चलिए अब तफसीर देखते हैं नहीं आयात की। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, आयत नंबर 21। إن الذين يكفرون بآيات الله ويقتلون النبيين بغير حق ويقتلون الذين يأمرون بالقسط من الناس فبشرهم بعذاب أليم۔ يقيناً جو لوگ اللہ تعالیٰ کی نشانیوں کا انکار کرتے ہیں اور پیغمبروں کو ناحق قتل کرتے ہیں اور لوگوں میں سے جو انصاف کا حکم دیتے ہیں ان کو قتل کرتے ہیں، انہیں دردناک عذاب کی بشارت دے دو۔ اس آیت سے رکوع نمبر 11 کا آغاز ہوتا ہے۔ اس سے پیچھے ہم ایک ہی بات دیکھ رہے تھے۔ اگر پچھلے لیسن میں سے کوئی آپ سے پوچھے کہ اس کے اندر جو مین پوائنٹ تھا وہ کیا تھا، تو بہت ساری چیزوں کے ساتھ ساتھ ایک لفظ آپ کے سامنے آئے گا اور وہ کیا؟ انکار، حق کا انکار کرنا، علم کے آنے کے بعد بھی بغی کرنا۔ مِن بَعْدِ مَا جَاءَهُمُ الْعِلْمُ بَغْيًا بَيْنَهُمْ وَمَن يَكْفُرْ بِآيَاتِ اللَّهِ فَإِنَّ اللَّهَ سَرِيعُ الْحِسَابِ۔ اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے سامنے ان لوگوں کا ذکر کیا کہ جو مانیں گے نہیں، سارے دلائل آنے کے باوجود، فطرت کے قبول کرنے کے باوجود یہ رب کو نہیں مانیں گے، تو ایسے لوگوں کو پھر منوانے کی ضرورت نہیں، یہ لوگ ماننے والے نہیں۔ اب یہاں سے اسی انکار کے سلسلے کو کسی ایک اور رنگ میں پیش کیا جا رہا ہے، ایمان اور کفر کے بیچ میں کمپیریزن چل رہا ہے۔ اس آیت کے ناطے سے جو مین چیزیں ہم دیکھیں گے، سب سے پہلے نبیوں کے قتل کی بات ہے، انصاف کا حکم دینے والوں کے قتل کی بات ہے، پھر ایسے لوگوں کے دردناک عذاب یعنی برے انجام کی بات ہے۔ دیکھا جائے تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے جس معاشرے میں قرآن کی دعوت دینا شروع کیا، اس معاشرے میں پہلے تو مکہ کے لوگ ہی تھے، لیکن مدینہ میں آنے کے بعد کچھ توقعات بڑھ گئی تھیں ان لوگوں سے کہ جو پہلے سے خود کو کتاب والا کہتے تھے، یعنی یہود مدینہ۔ اللہ کے نبی صلی اللہ علیہ وسلم جو دین لے کر آئے، یہ وہی دین تھا جس کی دعوت پچھلے انبیاء نے دی، اور حقیقت میں قرآن کی دعوت اس سچے اسلام کی دعوت تھی کہ جس کو انسانوں کی فطرت بھی مانگتی ہے اور کائنات بھی اسی چیز کی دلیل دیتی ہے کہ اصل دین اسلامی ہے، ان الدین عند اللہ الاسلام۔ لیکن بعض دفعہ کچھ ایسی نفسیاتی الجھنے لوگوں کے راستے میں رکاوٹ بن جاتی ہیں کہ جو حق کو حق سمجھنے کے باوجود بھی ماننے کے لیے تیار نہیں کرتی۔ اسی ضد کا ذکر پیچھے کیا گیا، ایسے لوگ، ان کو قرآن کی بات کہنے والے کی بات ماننا اپنے آپ کو نیچے کرنے کے ہم معنی نظر آتا ہے، اور اندر کا حسد اور کبر اعتراف کرنے پر راضی نہیں ہوتے۔ وہ چاہتے ہیں کہ کیوں نہ ہم ان زبانوں کو ہی بند کر دیں جو حق ہمارے سامنے پیش کرتی ہیں۔ کل بھی ایسا ہوا، آج بھی ایسا ہوتا ہے، اور قیامت تک رہے گا کہ لوگ حق بات کا انکار کرتے رہیں گے۔ صرف انکار ہی نہیں بلکہ حق پیش کرنے والے کی جان تک کے دشمن ہو جائیں گے۔ تو ایسے ہی لوگوں کا یہاں ذکر ہے، ان الذین، بے شک وہ لوگ۔ کون لوگ، کن کا ذکر ہے؟ وہ لوگ جو حق کو مان جاتے ہیں، اس کے باوجود یکفرون بآیات اللہ، اللہ کی آیتوں کا کفر کرتے ہیں۔ ایک دم سارے بیچ کے مرحلے کاٹتے ہوئے کفر پہ بات آ گئی۔ حالانکہ حقیقت کیا ہے کہ کفر کئی مرحلوں کے بعد اپنے آخری درجوں پہ پہنچتا ہے۔ زبان سے کفر کر چکے ان کا عمل انکار والا عمل تھا، اللہ کا انکار کیا، انبیاء کرام کی رہنمائی کا انکار کیا۔ کہیں اسلام کی باتوں کو نہ مانا، کہیں اس کے خوبصورت قوانین کو جھٹلایا، لیکن بالآخر یکفرون بآیات اللہ، اقراری کفر ہے یہ۔ ان کا عمل اس چیز کا شاہد تھا، اس چیز کی گواہی دیتا تھا کہ یہ لوگ دل اور عمل دونوں کے ساتھ اللہ کی آیتوں کو نہیں مان چکے، حساب کتاب کا انکار یہ کر چکے، کتاب الہی کا انکار یہ کر چکے، اللہ کی دی ہوئی رہنمائی کا انکار یہ کر چکے۔ تو یہاں ہم کہہ سکتے ہیں کہ کفر سے کون سا کفر مراد ہے؟ پانچ رنگ میں ہم دیکھیں گے کہ یہاں کس کفر کی بات ہے، اور کیسے انسان کتاب والا ہونے کے باوجود کافر ہو جاتا ہے۔ تو پہلی بات، اللہ تعالیٰ کی آیات کا انکار کر کے کلمہ کفر ادا ہو جاتا ہے۔ اگر کوئی یہ کہہ دے نا کہ میں نہیں مانتا یہ قرآن اللہ کی طرف سے، یا یہ الہامی کتاب ہے، یا اس میں کوئی گنجائش ہے کمی بیشی کی، تو سمجھ لیجئے کہ یہ کلمہ کفر ہو گیا۔ اسی طرح اللہ کے ایک ہونے کا انکار کرنا، یہ بھی انسان کو کفر میں شامل کر دیتا ہے۔ اسی طرح صرف اللہ تعالیٰ کی بندگی کا قائل نہ ہونا، یعنی اس کے ساتھ اوروں کی غلامی کے لیے تیار رہنا، زبان سے تو لا الہ الا اللہ کہنا لیکن عمل میں کئی اور لوگوں کی غلامی، یہ چیز بھی انسان کو کفر کے اندر شامل کر دیتی ہے۔ اسی طرح اللہ کی کتاب کا قائل نہ ہونا جو انسانی زندگی کے لیے رہنمائی ہے، جہاں سے خیر اور شر، حق اور باطل، اچھے اور برے کا فیصلہ کیا جاتا ہے، یعنی اس کتاب کو کتاب ہدایت نہ ماننا۔ اور اسی طرح جو لوگ کفر کرتے ہیں وہ اللہ کے سامنے جھکنے کا انکار کرتے ہیں، اور یہ انسان کے اندر کی کہانی کھولتا ہے۔ بعض دفعہ لوگ بظاہر بڑے نرم دکھتے ہیں لیکن اندر سے بڑے ریجٹ ہوتے ہیں، ان کے رویوں کے اندر ایک ایسی رونت پائی جاتی ہے کہ پھر وہ اللہ کے دین کا انکار کرتے ہیں۔ پہلے بات چیت کے اندر کفر آتا ہے، پھر گالی گلوچ، پھر ظلم، اور بالآخر یہ ظلم صرف اپنے تک نہیں رہتا بلکہ وَيَقْتُلُونَ النَّبِيِّينَ بِغَيْرِ حَقِّ، نبیوں کو ناحق قتل کرتے ہیں۔ پہلا درجہ آپ نے دیکھ لیا، بلکہ سٹیپس میں لکھے ہیں اس آیت کے پوائنٹس تو زیادہ اچھے واضح ہوں گے انشاءاللہ تعالی۔ پہلے خود نہ مانے، پہلے دل نہ مانا، پھر عمل سے اس کی کا انکار، پھر زبان سے گستاخانہ کلمے بولے، ناشکری کی باتیں کی، پھر اس کے بعد اس پہ بھی چین نہ پڑا۔ پھر اس دور کے لوگ جو انسانیت میں بہترین انسان تھے، کہ انسانیت کا اعلیٰ ترین مقام نبوت، جب اللہ کی بات لے کے آتے ان کو ہی قتل کر دو، یقتلون النبیین، اور قتل بھی کیسے کیا، بغیر حق، کوئی حق نہیں پہنچتا تھا ان کو قتل کرنے کا۔ کیوں قتل کر دیا، سوال پیدا ہوتا ہے نا کہ پیغمبروں کو کیوں نہ حق قتل کرتے تھے، اس کا جواب کیا ہے کہ اللہ کے پیغمبر اللہ کے راستے کی دعوت دیتے تھے، یہ دعوت ان کو اچھی نہ لگتی تھی، اسے برداشت نہیں کر سکتے تھے، اور ایسے لوگوں سے اپنی جان چھڑانا چاہتے تھے تاکہ کوئی ان کے معاملات پہ تنقید نہ کرے، کوئی ان کے رنگ میں بھنگ نہ ڈالے، کوئی انہیں اپنی زندگیوں کو تبدیل کرنے کی دعوت نہ دے، कोई इनको उस बुरे अंजाम से ना बचाए, इनका मूड खराब ना कर दे, कोई इनको ऐसी बात ना कह दे कि जिससे इनके अंदर का शऊर बेदार हो जाए। लिहाजा ऐसे लोगों को खत्म कर दो। वो हक दावत जितनी उठती थी, इनके अंदर दुश्मनी की आग उतनी भड़कती थी। यहां तक कि एक वो वक्त आता कि जब ये नबियों को कत्ल तक कर देते, और एक दो नहीं, सैकड़ों नबियों को इन्होंने कत्ल किया। ऐसे लोग अल्लाह ताला के गजब का शिकार हुए कि जिन्होंने अल्लाह के चुने हुए बंदों को कत्ल कर दिया। नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत से मालूम होता है कि ऐसे लोग सख्त अजाब के मुस्तहिक होंगे। मुस्नद अबू हातिम की एक रिवायत है अबू उबैदा बिन जराह रदी अल्लाहु अन्हो से, नबी सल्लम से पूछा कि सबसे ज्यादा सख्त अजाब किसे होगा? आपने फरमाया जो किसी नबी को मार डाले, या किसी ऐसे शख्स को जो भलाई का बताने वाला और बुराई से बचाने वाला हो। तकब्बुर और गरूर है। फिर आपने इसी आयत की तिलावत फरमाई, इन्नल्लज़ीना यकफुरून बिआयातिल्लाहि व यक्तुलूनन्नबीयीन बिगैरी हक। और फिर फरमाया, ए अबू उबैदा रदी अल्लाहु अन्हो, बनी इसराइल ने 43 नबियों को, यानी 43 नबियों को दिन के अव्वल हिस्से में एक ही घड़ी में कत्ल किया, और फिर 170 यानी 170 बनी इसराइल के वो ईमानदार जो इन्हें रोकने के लिए खड़े हुए थे, इन्हें भलाई का हुक्म दे रहे थे और बुराई से रोक रहे थे, इन सब को भी इसी दिन के आखिरी हिस्से में मार डाला। इस आयत में अल्लाह ताला इन्हीं का जिक्र करता है। जरा सोचिए, एक दिन में कितने नबी मारे गए? 43 और 170, 200 से ज्यादा। एक दिन में इतने कत्ल, कुछ सुबह में और कुछ शाम में। जरा सोचिए, क्या भगदड़ न मची होगी, क्या अल्लाह ताला के कानून के अंदर रखना ना पड़ा होगा। तो हम देख रहे थे कि किस तरीके से हक बात कहने वालों को अपने वक्त में हर दौर में ही रास्ते से हटाना चाहा। तो यहाँ एक सवाल पैदा होता है कि अल्लाह के नबी जो हैं वो बेज़रर होते हैं और वो कभी भी किसी का बुरा नहीं चाहते, लेकिन इसके बावजूद लोग उनकी जान तो लेते ही थे, लेकिन इसके साथ साथ उनकी भी लेते थे जो दूसरों को बुराइयों से रोकते थे। वयक्तुलून अल्लज़ीन यामुरून बिलक़िस्त मिनन्नास, और उन लोगों को भी कत्ल कर डालते हैं जो लोगों को इंसाफ का हुक्म देते। सवाल पैदा होता है कि यहाँ यामुरून बिलक़िस्त मिनन्नास ये कौन से लोग हैं, और यहाँ किस इंसाफ की बात है? बज़ाहिर ऐसे लगता है कि यहाँ कोई अदालती मामला है और कोई जज या वकील का मामला है। तो हम देखेंगे कि यहाँ इंसाफ का हुक्म देने से क्या मुराद है। पहली बात ये कि इससे समझ तो ये आता है कि लोग हक बात की दावत देने वालों को कबूलियत, यानी अमर बिल मारूफ और नहीं अनिल मुनकर करने वालों को हमेशा ही अपने रास्ते की एक रुकावट समझते हैं। और नतीजा क्या होता है कि फिर जब वो बर्दाश्त नहीं कर सकते उनकी तनकीद, और उनका बताया हुआ लाइफस्टाइल उनको अच्छा नहीं लगता, तो फिर खामोश होके बैठ जाए, ना माने। कौन कहता है कि ज़रूर मानो, लेकिन असल बात यह है कि जब इंसान बुराई करता है और बुराई छोड़ना नहीं चाहता, तो उसके दिल में एक गिल्ट ज़रूर होता है, और उस गिल्ट का नतीजा क्या है कि फिर वो उन लोगों से दूर होने लगता है जो हक बात की दावत देते हैं। आज के दौर में भी अगर आप देखें तो कुछ लोग जब दीन की तरफ बुलाए जाते हैं तो आहिस्ता आहिस्ता फिर वो अवॉइड करने लगते हैं, फिर टीज़ करने लगते हैं। ये भी मरहले होते हैं, बाज़वा बातें करना, किसी के सामने मजाक कर देना। तो अल्लाह ताला यहाँ ऐसे ही लोगों का मिजाज बताता है कि ज़रा कुफर का मिजाज तो देखो, इनके अंदर सख्ती भी होगी और शिद्दत भी होगी, कि वो लोग जो दुनिया में हिदायत के मनसब पे फ़ाइज़ थे उनकी जाने तक लेने पे आ गए। इनको इस चीज़ का कोई ख्याल ना आया कि हमें तो ये कुछ नहीं कहते, लेकिन न रहे बांस न बजे बांसुरी, और कत्ल करने की कोशिशें कर दी। और ये बात आज रुकी नहीं, ये अलग बात है कि नबुवत का सिलसिला तो ख़त्म हो गया, इसलिए क़यामत तक के लोगों के लिए अल्लाह ताला ने बता दिया कि ये दुश्मनी सिर्फ अंबिया तक नहीं थी, ये दुश्मनी असल में हक की दुश्मनी है, अल्लाह के बताए हुए तरीके की दुश्मनी है, उसके बताए हुए लाइफस्टाइल की दुश्मनी है। लिहाजा ऐसे लोग हर दौर में जब कोई हक की बात कहने वाला होगा उसके रास्ते में रुकावट खड़ी करेंगे। वयक्तुलूनल्लज़ीन यामुरून बिलक़िस्ति मिनन्नास, हक बात को कहने वाले। यहाँ अल्लाह ताला ने अमर बिल मारूफ को यामुरून बिलक़िस्त कहा, बहुत ही खूबसूरत नुक्ता है इसके अंदर। और वो क्या कि इंसाफ का हुक्म क्यों है ये? तो हकीकत ये है कि गुनाह करना फितरत के निज़ाम में दखल अंदाजी है, मुदाखलत करना। हर चीज़ को अल्लाह ताला ने उसकी जगह पे रखा, अगर आप उस चीज़ को वहाँ से उठा के दूसरी जगह कर देते हैं तो आप जुल्म करते हैं। जुल्म की तो तारीफ ही यही की जाती है कि किसी चीज़ को उसकी गैर मुनासिब जगह पे रखना। बिल्कुल इसी तरह ये कायनात इंसाफ के साथ बनी। पिछले रुकू में हम पढ़ चुके कि शाहिद अल्लाह अन्नहु ला इलाह इल्ला हुवा वल मलाइकतु व उलुल इल्मी कायमम बिल किस्त, इस चीज़ की गवाही कि ये कायनात का निज़ाम इंसाफ पे है, अदल पे है। यहाँ देखिए फिर वही लफ्ज़ यामुरून बिलक़िस्त है, तो इस बात को पिछली बात से जब आप मिलाएंगे तो आप खुद समझ जाएंगे कि अल्लाह ने इस कायनात को बनाने से पहले इसका एक प्लान बनाया। हर चीज़ उसकी जगह पे होगी, कोई किसी को तंग नहीं करेगा, ला दरर वला दरार वला नजरिया होगा। लेकिन कुछ लोग जो नफ्स के पुजारी होते हैं, जो अल्लाह की बात को मानने की बजाय अपने नफ्स की अपनी ख्वाहिशात की मानते हैं, तो वो फितरत के निज़ाम में दखल देते हैं। और एक वक्त आता है कि खुश्की तो खुश्की, बहरी इलाके भी उनके जुल्म से बाज नहीं रहते। कुरान सूरह रूम में भी आता है ज़हर अल फसादु, फसाद फैल गया खुश्की और पानियों के अंदर। तो लिहाजा गुनाह फितरत के निज़ाम में मुदाखलत है। अब जो अल्लाह की बात कहने वाला होता है वो एक किस्म का मुनसिफ होता है कि लोगों उसकी चीज़ों को उसकी जगह पे रख दो। दाई हर चीज़ को उसकी जगह पे रखने की दावत देता है, रिश्तों को उनके जगहों पे लाओ, मामलात को उनके उनके मुनासिब मुकाम पे रखो। खुल्क में भी अदल है, सच बोलने वाला अदल पर है, झूठ बोलने वाला जुल्म कर रहे हैं। वादे का पूरा करना अदल है, वादा खिलाफी करना जुल्म है, अमानत अदा करना अदल है और खयानत करना ये जुल्म है। तो इस्लाम जिस दीन की तरफ हमें दावत देता है वो अदल और इंसाफ वाला दीन है। तो लिहाजा ऐसे लोग लोगों को पसंद नहीं आते, वो लोग जो इंतहाई रवैयों को पसंद करें, जो एक्सट्रीम्स पे रह के काम करना चाहें, जो लोग हर दौर में यही चाहें कि हम जैसा चाहें जिएं, हमें कोई रोके ना। फिर ऐसे लोग जब अल्लाह की तरफ बुलाने वाले की ज़ुबान को बंद करने की हर मुमकिन कोशिश कर लेते हैं, तो उस वक्त फिर वो कहते हैं कि लाओ इसको अब रास्ते से हटा दो। लेकिन जब वो अल्लाह के सामने खड़े होंगे, कल क़यामत के दिन अदल का तराजू रब के हाथ में होगा, फिर वो देखेंगे कि उनके वो अमल कितने बेकीमत थे। वो चीज़ें जिसकी बुनियाद पे ये बड़े बनते थे, दुनिया में कामयाबियों और निजात पाने के दावेदार थे, वो चीज़ें आज इनके काम नहीं आ रही। और सच्ची दलील दुनिया में अल्लाह की निशानी होती है। जो शख्स दलील के सामने नहीं झुकता, गोया कि वो अल्लाह के सामने नहीं झुकता। ऐसे लोग जब कल क़यामत के दिन उठेंगे तो फिर ये सबसे ज़्यादा कमज़ोर होंगे। इसीलिए फरमाया उलाइकल्लज़ीन हबितत आमालुहुम फिद दुनिया वल आखिरा, ये वो लोग हैं जिनके आमाल दुनिया और आखिरत में ज़ाया हो गए। वमा लहुम मिन नासिरीन, और इनका कोई मददगार ना होगा। ये वो लोग हैं जो ऐसे काम करके अपने आप को मुतमईन महसूस करते हैं, लेकिन हकीकत क्या है कि इनके ये सारे अमल ज़ाया हो जाएंगे। तो अगर हम इन दोनों आयतों को जमा करें तो खुलासा क्या बनता है? کہ اللہ نے انسانوں کی ہدایت کے لیے اپنے دور میں انبیاء کو بھیجا، انبیاء کے سلسلے کے ختم ہونے کے بعد یہی کام مبلغین اور دائی اور پریچر لوگوں نے کیا، لیکن کفر کی روش ہر دور میں ایک ہی رہی کہ پہلے درجے پہ کفر کرو، انکار کرو، اور دوسرے پہ اس بات کے کرنے والے کو راستے سے ہٹا دو۔ کل بھی یہی تھا، آج بھی یہی ہے۔ کل بھی ناحق جانے جاتی تھیں، آج بھی ایسی ہی جانے جاتی ہیں۔ کل بھی بے بلا جواز قتل ہوتے تھے، آج بھی بے قصور قتل ہے۔ آج بھی دیکھیے کہ اچانک کسی کے قتل کی خبر ملے تو کیا حال ہوتا ہے۔ خدا نہ خواستہ خاندان کا کوئی شخص قتل ہو جائے، کہیں خون بہتا ہوا دیکھیں تو کیا ہوگا۔ لیکن آج بھی وہی روش ہے جو کل تھی۔ ایک نظریہ انسان اور انسان کے درمیان کتنا بڑا فرق ڈال دیتا ہے کہ جب لوگ نظریاتی اختلاف کا شکار ہوتے ہیں تو پھر قتل بھی کرنے تک آ جاتے ہیں۔ یہاں اصل میں یہود مدینہ کو ان کے باپ دادا کے ان کارناموں کی خبر دی جا رہی ہے جس پہ آج وہ فخر کرتے تھے، بہادری سمجھتے تھے۔ یاد رکھیے کہ انبیاء کے قتل کو یہ کوئی برا نہیں سمجھتے تھے، فخر کیا کرتے تھے، اپنی محفلوں میں اس پہ تکبر کرتے تھے۔ اور ان کا ایک قول تو قرآن پاک میں بھی ہے کہ انا قتلنا المسیح، عیسیٰ علیہ السلام کے قتل کا تو آج بھی دعویٰ آپ سنتے ہوں گے کہ ہم نے ان کو سولی پہ چڑھا دیا۔ تو وہ لوگ جو اس طرح کے کام کرتے ہیں پھر وہ اللہ کے غضب کو بلاتے ہیں۔ حضرت عیسیٰ علیہ السلام کا جو قتل ہوا تھا وہ بھی تو حکومت کو مل کر ان کے قتل کی کوشش کی گئی تھی، یہ الگ بات ہے کہ اللہ تعالیٰ نے ان کو بچا لیا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کے قتل کی کوششیں ہوئیں، وہ بھی دار الندوہ ہی تھا کہ جہاں پہ آپ کے قتل کی کوششیں ہوئیں اور لوگوں کو بتا دیا کہ جو اس راستے میں آئے گا پھر ہم ان کو یہاں سے نکال دیں گے۔ ہجرت کی رات جو آپ کے قتل کی کوششیں تھیں، یہ کیا بتاتی ہیں کہ لوگ حق کو پسند نہیں کرتے۔ آج اگر اللہ کے دین کی بات کرنے کے نتیجے میں ہم پہ کوئی تکلیف آنے لگے، کوئی ہمیں بات سنانے لگے، ہمیں ایک تانہ مل جائے تو ہم پریشان ہوتے ہیں۔ حالانکہ یہی وقت ہے اپنے اوپر فخر کرنے کا، یہی وقت ہے دو نفل شکرانے کے پڑھنے کا کہ اللہ تو نے میری کون سی نیکی قبول کر لی کہ مجھے تیرے دین کی وجہ سے بات سننی پڑی، تیرے دین کا تانہ سننا پڑا، تیرے دین کی وجہ سے کوئی اپنا مجھ سے بیگانہ ہوا۔ ایمان والے تو اللہ کے راستے میں قربانیاں دینے کے لیے بے چین ہوتے ہیں، وہ تو تڑپ رہے ہوتے ہیں اس بات کے اوپر کہ رب ہم سے کوئی قربانی قبول کر لے۔ لیکن یہ بات سمجھ تب آتی ہے جب اللہ سے محبت ہوتی ہے۔ جب انسان اللہ کے دین سے دور ہوتا ہے نا تو پھر بڑے بڑے کام کرنے لگتا ہے۔ یہود نے انصاف کا حکم دینے والوں کو قتل کیوں کیا؟ کیونکہ وہ اللہ کے نظام کے قائل تھے اور اس کی طرف دعوت دیتے تھے، جبکہ یہ لوگ اپنی مرضی کا دین چاہتے تھے۔ اسی لیے قتل کرنے کی کوشش کی کہ وہ اصلاح کے خواہاں تھے، جبکہ یہ لوگ فساد پھیلانے میں خوش ہوتے تھے۔ اس لیے ان کو قتل کیا کہ وہ اللہ کے بندوں پر اللہ کے نظام کو لاگو کرنا چاہتے تھے، اس کے برعکس یہ دنیا میں اپنی حکومت اور اپنی اتھارٹی چاہتے تھے۔ فرمایا کوئی بات نہیں، وہ نہ رہے تم کب رہو گے؟ اللہ نے امت مسلمہ کو اسی منصب پہ فائز کیا جس منصب پہ انبیاء کرام کو کیا تھا، کنتم خیر امت اخرجت للناس کہہ کے، یہاں یامرون بالقسط کہہ کے۔ اصل میں یہ امت مسلمہ کے ہر اس انسان کی کہانی ہے جو دین کے نام پہ ستایا جائے۔ آج بھی کتنے ہی ایسے چہرے جیلوں میں بند ہوں گے، آج بھی کتنے ہی ٹارچر سیلز میں بند لوگ جو صرف اس چیز کی سزا کاٹ رہے ہیں کہ یہ اللہ کے راستے میں کیوں بلاتے ہیں۔ وَمَا نَقَمُوا مِنْهُمْ إِلَّا أَن يُؤْمِنُوا بِاللَّهِ الْعَزِيزِ الْحَمِيدِ، وہ سورت بروج کی کہانیاں ہو، یا وہ سورہ یوسف کے اندر حبیب جو تھا اس کا قصہ ہو، وہ حضرت موسیٰ علیہ السلام کے قتل کی کوششیں ہوں، یا وہ حضرت یحییٰ علیہ السلام کا سر قلم کرنے کی کوششیں، یا حضرت زکریہ علیہ السلام کو چیر کے دو ٹکڑوں میں کرنے کی کوشش ہو، ہر دور میں یہی کہانی تھی جو آج بھی ہمیں مختلف طرح سے اپنے ارد گرد دکھتی ہے۔ जिसने इंसाफ की आवाज़ बुलंद की उसको रास्ते से हटा दो। इसीलिए तो फिर आज दीन वालों को भी अपने आप को इस तरीके से पेश करना पड़ा कि दीन भी रहे और कुफर की हमदर्दियां भी रहें। तो याद रखिए कि अल्लाह के रास्ते से रोकने वाले बाकी नहीं रहे। नाम उन्हीं का रहा जिन्होंने अल्लाह का नाम बुलंद किया। आपको पता है कि जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हिजरत के लिए मजबूर कर दिए गए, दारुल नदवा नामी इनकी जगह थी जिसको इनके कुसी बिन कुलाब के दौर में ये बनाया गया, वहाँ पे जमा हुए हर कबीले का एक शख्स था। एक एक कबीले ने अपना अपना शख्स पेश किया, एक मीटिंग करो, बुलाओ हमारे लिए और सोचो। कहने लगे कि आप मक्का में इस नबी के मानने वाले थोड़े रह गए, सिर्फ अबू बकर सिद्दीक और उमर फारूक रजी अल्लाह तआला अन्हो थे जो उस वक्त वहाँ पे खड़े हो सकते थे। इन्होंने कहा पकड़ो और इनको मार दो, कोई अब इनकी तरफ से हिमायत करने वाला बाकी नहीं बचा। और शैतान ने भी अपनी भरपूर किस्म की हिस्सा डाला उसमें और आपके कत्ल की कोशिश हुई। आज भी कुछ ऐसे ही ग्रोह मिलके एक ऐसे इदारे बनते हैं कि ज़रा सी कोई बात होती है तो हर मुल्क का इदार शख्स वहाँ पहुँच जाता है और वहाँ से फिर हक वालों की किस्मत के फैसले किए जाते हैं। अल्लाह ताला फरमाते हैं कि ऐसे लोगों को बता दो कि उलाइकल्लज़ीना हबितत आमालुहुम फिद्दुनिया वल आखिरा, इनके तो अमल दुनिया और आखिरत में ज़ाया हो गए। कैसे ज़ाया हुए? हबूत कहते हैं किसी जानवर का जहरीली घास खाकर फूल जाना, यानी कभी कभी जानवर जहरीली घास खा लेता है, पॉइजनस ग्रास, फिर उससे उसका पेट फूल जाता है। बज़ाहर मोटा ताज़ा लगता है लेकिन नतीजा क्या होता है कि आखिरकार वो बर्बाद और हलाक हो जाता है। इसी तरह दुनिया की ज़िंदगी में इन काफिरों के बड़े बड़े कारनामों ने इनको बज़ाहर मोटा ताज़ा कर दिया लेकिन क़यामत के दिन इनके ये काम इनके काम नहीं आएंगे, कोई इनका हामी और मददगार नहीं होगा। दुनिया में इनके नज़रियात के लिए लगाए जाने वाली कुव्वतें और इनके माल सब ज़ाया हो जाएंगे। इनको किस चीज़ ने खाया? उसे तो घास ने खा लिया, इनको इनके कुफर ने खा लिया। खा गया इनका कुफर इनको। जो इन्होंने दूसरों के लिए घड़े खोदे वही इनके लिए सामने आ गए, और जो जिसके लिए करता है वो उसी के साथ फिर उसी काम को भुगतता है। कुफर का नशा जब चढ़ता है तो फिर इंसान की आंखों पे पट्टी बन जाती है, वो नबियों को और इंसाफ करने वालों को कत्ल कर देता है। ये अल्लाह के मुकाबले के लिए निकल आता है। अल्लाह ताला इतना बड़ा बादशाह, उसके सामने कोई इतनी बड़ी जसारत करे तो रब क्या इस बात पे कुदरत नहीं रखता कि उनके अमल ज़ाया कर दे? ऐसे ही लोगों के अमल रब ने ज़ाया किए। अल्लाह के नबी सल्लम के कत्ल की एक बार नहीं कई बार कोशिश की गई। अल्लाह के नबी सल्लम के घर के हिसार किए गए। आखिर क्या कसूर था दुनिया के उस अजीम इंसान का? यही कहता था ना कि लोगों बेटियों को जिंदा दरगोर ना करो, सूद ना खाओ, नफ्स की गुलामी ना करो। और अल्लाह के नबी सल्लम ने कभी किसी को क्या कहा? लेकिन लोग ये बर्दाश्त नहीं कर सकते। और सुराका बिन मालिक जो अल्लाह के नबी सल्लम की जान लेने के लिए निकला घर से कि चलो 100 ऊँटों की कीमत मिल जाएगी, ये कल क्या था? ये कल भी वही हाल थे जो आज है। कल एक सुराका था, आज कई बड़ी बड़ी हुकूमतें और इदारे जो हैं वो सुराका बन चुकी, जो हक वालों की गर्दनों को उनके सरों से उतारने की कोशिश करती हैं। कल भी इंसाफ पसंदों की सर की बोली लगती थी, आज भी लगती है। कल भी लोगों के दिलों में लालच थे, आज भी लालच है। इसी तरह अल्लाह के नबी सल्लम की जान लेने की कोशिश बनी इसराइलियों ने भी की थी। जब गज़वे खैबर के मौके पे जहर वाली बकरी आपके सामने रखी गई, जहर डाल के वो गोश्त आपके सामने रखा गया। दुश्मनियाँ तो देखिए, मुनाफिकीन ने अल्लाह के नबी सल्लम की जान लेने की कोशिश की, कब? तबूक के सफ़र से वापसी में। सब चीज़ें इंशाल्लाह आप आगे पढ़ते जाएंगे। मुनाफिकों ने आपको मारना चाहा, काफिरों ने आपको मारना चाहा, आपके ऊपर पत्थर गिराने की कोशिशें की गईं। ये तो अलग बात है कि अल्लाह तआला इन वक्त पे आपको बचा लेता था। ابو جہل نے جواب کے اوپر قاتلانہ حملے کیے، وہ کتنے ہی تھے لیکن آج کہاں ہیں یہ سارے؟ حبطت اعمالہم فی الدنیا. اب یہاں تو ہے دو چیزیں، کفر اور قتل انبیاء اور قتل مبلغین، لیکن کچھ اور عمل بھی ہیں جس کا ہمیں احادیث سے پتہ چلتا ہے کہ جب اعمال ضائع ہو جاتے ہیں. چند نام آپ کے سامنے رکھوں گی تاکہ اپنے عملوں کی فکر لگ جائے، کیونکہ جب ہم دوسروں کی بات سنتے ہیں تو پھر ایسے لگتا ہے کہ بس یہ بات ہمارے لیے نہیں. نہیں، حقیقت یہ ہے کہ عمل ضائع ہو جاتے ہیں انسان کے اگر وہ تھوڑی سی بھی بے پرواہی کرے. تو پہلی چیز جس کی وجہ سے عمل ضائع ہوتے ہیں وہ ہے کفر، یعنی کفر کی موجودگی میں کیے ہوئے نیک عمل ضائع ہو جاتے ہیں. آج ہم جب دوسرے لوگوں کو نیکیاں کرتے دیکھتے ہیں چیریٹی کے نام پہ، تو بعض دفعہ سوچ میں مبتلا ہو جاتے ہیں کہ آخر ان کا پھر کیا ہوگا. تو کفر کی موجودگی اعمال کو ضائع کر دیتی ہے. پھر اسی طرح قتل انبیاء جس کا ذکر یہاں ہوا، پھر اسی طرح قتل علماء، علم والوں کا قتل. چوتھی چیز شرک ہے. اللہ تعالیٰ نے اس کی بات تو قرآن پاک میں بھی کر دی، لا ان اشرکتا، اگر آپ نے بھی شرک کیا تو آپ کے اعمال ضائع ہو جائیں گے. اسی طرح اگلی چیز ہے ریاکاری، دکھاوا، یہ شرک اصغر بھی ہے. چھٹی چیز جو ہمیں احادیث سے پتہ چلتی ہے وہ ہے حسد. ایک روایت میں آتا ہے کہ حسد نیکیوں کو اس طرح کھا جاتا ہے جیسے کہ آگ سوکھی لکڑیوں کو کھا جائے. ساتویں چیز غیبت. ایک روایت میں آتا ہے کہ قیامت کے دن لوگ اپنی نیکیاں ڈھونڈ رہے ہوں گے، پوچھیں گے ہم نے فلاں فلاں نیکی نہیں کی تھی؟ تو فرشتے کہیں گے ہاں کی تھی. تو وہ پوچھیں گے کہ آپ وہ آج ہمیں دکھ کیوں نہیں رہی؟ تو کہا جائے گا کہ جو تم غیبتیں کرتے تھے وہ تمہاری نیکیوں کو کھا گئیں. اللہ اکبر، کتنا مہنگا سودا ہے، کیا دیا اور کیا لیا. اسی طرح آٹھویں چیز جس سے عمل ضائع ہو جاتے ہیں وہ ارتداد ہے، مرتد ہونا، مسلمان ہونے کے بعد اسلام کو چھوڑ دینا. پھر اگلی چیز نیک عمل کم ہو، برائیاں زیادہ. تو برائیاں جب زیادہ ہوں گی تو اس کی وجہ سے جب جہنم میں جائیں گے تو وہ نیکیاں جو تھوڑی بہت کی تھی وہ بھی ضائع ہو جائیں گی. اسی طرح کچھ نمازیں پڑھنا اور کچھ نہ پڑھنا پڑھی ہوئی نمازوں کو بھی ضائع کر دیتی ہیں، کیونکہ اللہ کے نبی نے فرمایا کہ جس نے ایک نماز جان بوجھ کے چھوڑی پھر وہ نماز دوبارہ اس کو مل نہیں سکتی. یہ بالکل ایسی ہے جیسے کمپلسری سبجیکٹ کے اندر کوئی فیل ہو جائے نا، تو جو آپشنل سبجیکٹس ہوتے ہیں اس میں پاس ہونا بھی فائدہ نہیں دیتا. پھر اسی طرح غصہ نیکیوں کو ضائع کر دیتا ہے. کیسے؟ کہ جب انسان غصے میں ہوتا ہے نا تو اس کو نیکی کرنے کی ہوش نہیں رہتی، بلکہ بعض دفعہ خود ہی ایسے کام کرتا ہے کہ جس سے اپنا نقصان ہو جائے. اسی طرح حرص اور لالچ، جتنا لالچ آتا ہے اتنا ہی انسان نیکیوں سے دور بھاگتا ہے نا. کتنے موقع مل جاتے ہیں ہمیں زندگی میں نیکیاں کرنے کے، کیوں نہیں کر پاتے؟ کام کرنا ہے، مال بنانا ہے. اسی طرح شکم پوری، پیٹ بھرا ہونا. جب بہت پیٹ بھرتے ہیں نا تو نیند آنے لگتی ہے، اور بہت کھانے پکانے میں بھی انسان کے عمل ضائع ہونے لگتے ہیں. پھر اسی طرح آپ دیکھیے کہ غصے کی جو بات کی تو یہ عقل پہ پردہ پڑتا ہے نا، بعض دفعہ اچھے برے کا فرق نہیں پتہ چلتا. پھر اسی طرح اگلی چیز جلد بازی. ایک روایت میں آتا ہے العاجلۃ من الشیطان، جلد بازی شیطان کی طرف سے. بس ہم پوری بات نہیں سنی اور بیچ میں بول دیا، پوری اچھی بات سننے کا موقع نکال دیا، صبر نہ کر سکے. پھر اسی طرح آپ دیکھیے کہ مال و دولت کی محبت، انسان حرام تک پہنچ جاتا ہے، دیوانہ ہو جاتا ہے. زیادہ مال حاصل کرنے کی حرص نیکیاں کرنے سے روک لیتی ہے. پھر اسی طرح خود غرضی، بخل، کیا کیا لکھواؤں، کتنی ہی چیزیں ہیں جو انسان کے عملوں کو ضائع کرا دیتی ہیں. مذہبی تعصب، میرا فرقہ، میری جماعت، میرا گروہ، میرے بڑے، اور یہی نام کر لے لے کے کتنے ہی لوگوں کی نیکیوں سے اپنے آپ کو محروم کر لیتا ہے. فائدہ لے سکتا ہے، لیتا کیوں نہیں؟ کیونکہ یہ میرے گروہ کا نہیں، میرے جماعت کا نہیں ہے. پھر اسی طرح بدعات اور بہت ساری چیزیں جو انسان کی نیکیوں کو ضائع کرتی ہیں. مجھے تو اپنی فکر لگ جاتی ہے جب ایسی آیت پڑھتی ہوں کہ اللہ ہمارے پاس تو اتنی ہے بھی نہیں، ان کے پاس تو اتنی تھی اور اس کے باوجود वो डरते थे, लेकिन हमें अपनी नेकियों की फिक्र करनी है। वमा लहुम मिन नासिरीन, और उनका कोई मददगार नहीं होगा। अपने लिए दुआओं में एक दुआ शामिल कीजिए, अमल की बातों में ये लिखिए बात मैंने अपनी दुआओं में ये बात शामिल करनी है कि अल्लाह ज़ाया हो जाने वाले अमलों से बचा। ये शऊर बेदार करने की ज़रूरत है कि नहीं? अब देखिए, सफाई करते रहें और अगर इस बात से बेखबर रहें कि साथ ही साथ पीछे गंदगी फैल रही है, कितनी देर घर साफ रहेगा? किसी से मोहब्बत भरी बात करते रहें और साथ ऐसे जुमले बोलते रहें कि जिससे अगले का दिल जल जाए, कितनी दिन वो अच्छे ताल्लुकात रहेंगे? नेकियों के मामले में हमें बात क्यों समझ नहीं आती? हम क्यों नहीं समझते कि अल्लाह ताला ने ये मौके दिए हैं, इसको ज़ाया ना करो? फिर इसी तरह बाज़ दफ़ा इंसान की कुछ अमल इस तरह से भी ज़ाया हो जाते हैं कि वो कुछ करता है कुछ नहीं करता, यानी उससे ज़्यादा काम अपने ऊपर ले लेता है जो अफोर्ड नहीं कर सकता, बर्दाश्त नहीं कर सकता। मसलन अगर आप देखें कि एक ही वक्त में हर मैं दो काम करने शुरू कर दूं, मैं आपसे कहूँ कि चले मैं आपको भी पढ़ा लेती हूँ और साथ ही साथ मैं किसी और को भी इधर पढ़ा दूँ, या मैं साथ कोई और काम करती रहूँ, मेरा किसी काम में भी दिल नहीं लगेगा, इधर भी दिल नहीं होगा उधर भी नहीं होगा। जो दो रुख में जाता है उसका एक भी रुख नहीं होता। नतीजा क्या हुआ? खबितत आमालुहुम फिद दुनिया वल आखिरा। अल्लाह ताला हमें ज़ाया होने वाले अमलों से बचाए। अल्लाह के नबी सल्लम की दुआओं में भी बहुत खूबसूरत दुआएं हैं जो इस चीज़ को वाजे करती हैं। इंशाल्लाह आगे कहीं आएगा तो हम मज़ीद तफसील से बात देखेंगे। यहाँ अगर हम दोबारा पीछे वाली आयत को देखें तो उसको आगे जब मिलाएंगे तो अब इनकी एक और गुस्ताखी, असल में ये इनके कुफर के रवैये पेश हो रहे हैं। इनकार किया क्यों? वजूहात क्या थी और उसके असबाब क्या थे और उसके असरात क्या हुए? अल्लाह ताला एक बार फिर दिखाता है एक चीज़। अलम तरा इलल्लज़ीना ऊतू नसीबम मिनल किताबी युदाउना इला किताबिल्लाहि लियहकुम बैनहुम थुम्मा यतवल्ला फरीकुम मिनहुम वहुम मोरिदून। क्या आपने इनकी तरफ नहीं देखा जिन्हें इस किताब का एक हिस्सा दिया गया था? इन्हें अल्लाह ताला की किताब की तरफ बुलाया जाता है ताकि वो इनके दरमियान फैसला कर दे, तो इनमें से एक गिरोह बेरुखी करते हुए मुंह फेर लेता है और वो एराज करने वाला है। अल्लाह ताला फिर दिखाता है, अलम तारा, क्या तुमने नहीं देखा? कहाँ से देखें? ये आंख तो माजी के नक्शे में झांक नहीं सकती, असल में अल्लाह ताला बसीरत की आंखें खुलवाता है। आंखें खोलो, तारीख से सबक लो, यहाँ असल में इंसान की बसीरत को कॉल है। अलम तरा, गौर से देखो, कहाँ सोच में हो, क्या कर रहे हो, इस वक्त क्या काम हो रहा है, इस काम की तवज्जो दो। ऐसे लगता है कि अल्लाह ताला एकदम इंसान को वापस इस किताब के साथ ले आते हैं। क्या गौर से देखा तुमने? किधर? इलल्लज़ीन ऊतू नसीबम मिनल किताब, उन लोगों की तरफ जिनको किताब का एक हिस्सा दिया गया। एक हिस्सा क्यों? क्या मतलब है इसका? किताब तो पूरी दी थी मगर इन्होंने लिया ही कुछ हिस्सा। ऐसे लोग होते हैं ना, रिजल्ट वाले दिन पता चलता है अक्सर। किताब पूरी होती है लेकिन कुछ लोगों को सिर्फ कुछ हिस्से ही मिलते हैं। अभी से दुआ कर ले कि अल्लाह मुझे किताब का कुछ नहीं पूरा ही लेना है। और वो लोग जो बीच में मिस करते हैं, मैं सोचती हूँ कि उनके नक्शे कैसे कटे फटे होंगे। कभी बच्चों को पजल से खेलते देखे ना, तो एक दो पीस भी गुम हो जाए ना बीच में तो पूरी गेम जाया हो जाती है। इसी तरह जब किताब के अंदर से कुछ लिया और कुछ ना लिया जाए, कुछ तवज्जो से सुना जाए और कुछ ना सुना जाए, ठीक है, समथिंग इज बेटर देन नथिंग, ये उनके लिए तो हो सकता है कि जिनके लिए इसके सिवा कोई चारा नहीं, लेकिन हर एक अपने आप के लिए ये देख सकता है कि क्या मेरे लिए वाकई यूज़र काफ़ी था कुछ लेना और कुछ ना लेना। क्योंकि यहाँ देखिए, पिछले लोगों की बात अल्लाह ने सामने रख दी, यहाँ भी अहले किताब ही की बात है। کہ وہ لوگ جن کو اللہ تعالیٰ نے کتابیں دی تھیں تورات اور انجیل کی صورت میں، سوال پیدا ہوتا ہے کہ الکتاب سے کیا مراد ہے؟ ویسے تو کتاب کتاب ہوتی ہے، لیکن ایک چیز یاد رکھیے گا، کتاب سے مراد وہ سارا ریکارڈ ہے جو اللہ کی طرف سے کسی بھی زمانے، کسی بھی دور میں، کسی بھی نبی پر اترے. کتاب بھیجنے والا ایک ہے، اللہ تعالی، اس کی نگہبانی بھی ایک ہے اور کتاب بھی ایک ہے. تو الکتاب معرفہ ہے، لہذا خاص کتاب جو رب نے بھیجی ہر دور میں انسانوں کی ہدایت کے لیے، اس وعدے کو پورا کیا جو آدم علیہ السلام کو دنیا میں بھیجتے ہوئے کیا تھا، فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى، تو ہدایت کی کتاب اللہ بھیجتا ہے. اللہ کی ہدایت ایک ہدایت ہے، مختلف قوموں میں، ان کی زبان میں، ان کے پیغمبروں کی زبان سے اتاری گئی، اور وہی کتاب جب اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور میں پہنچی تو اس کا نام ہو گیا القرآن. یہ آپ نبی پہ اتری، اس لیے وہ لوگ جو پہلے سے کتاب دیے گئے تھے ان سے توقع کی جاتی تھی کہ جب ان کے پاس قرآن کی شکل میں مکمل کتاب آئے گی تو یہ مان جائیں گے. لیکن ہوا کیا؟ وہ لوگ جن کو اوتو نصیبم من الکتاب، ایک حصہ دیا گیا کتاب سے، اشارہ ہے تورات اور انجیل کی طرف. اس سے ایک اور چیز بھی پتہ چلتی ہے، اور وہ کیا؟ کہ تورات اور انجیل مکمل نہ تھی، مکمل ثابت حیات نہ تھی، قیامت تک کے لیے نہ تھی. وقتی ہدایت کی باتیں تو تھیں لیکن مکمل نہیں تھی. کچھ دیا کچھ نہ دیا، جیسے تورات میں آپ دیکھتے ہیں تو احکامات تھے، انجیل میں آپ دیکھتے ہیں تو اس میں زیادہ روحانیت ملتی ہے، اخلاقی چیزوں پہ بات ہوتی ہے. زبور کو دیکھتے ہیں تو اس میں رائمز تھے، اللہ کی تسبیحات تھیں. جیسے آج بھی دنیا میں آپ دیکھیے کہ مختلف تفاسیر ہمارے سامنے آتی ہیں نا، تو کسی کا تھیم بہت قانونی قسم کا انداز ہوتا ہے، کوئی موٹیویشنل ہوتی ہیں. اسی طرح حدیث کی کتابیں آپ دیکھیں، کچھ نام آپ نے سنے ہوں گے، ریاض الصالحین، اب یہ کتاب ساری اخلاقیات پہ ہے، اس میں مسائل نہیں ہیں. پھر اسی طرح دیکھیے بلوغ المرام، یا اسی طرح اور جو کتابیں پائل اپ کی گئیں، تو ضروری نہیں کہ کسی ایک کتاب میں پوری شریعت کو کور کیا گیا ہو. اسی طرح یہ اس دور کی کتابیں تھیں جس کو اللہ تعالیٰ نے نازل کیا. فرمایا کرنا کیا ہے؟ جب ان کو بلایا جاتا ہے کہ آؤ اس کتاب کی طرف، تو ہوتا کیا ہے؟ منہ پھیرنے لگتے ہیں، بھاگنے لگتے ہیں. اس آیت کی شان نزول میں ایک واقعہ ابن جریر اور ابن حاتم نے نقل کیا ہے، ابن عباس رضی اللہ تعالیٰ عنہ کے ذریعے سے، کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم یہود کی جماعت کے پاس گئے اور ان کو دعوت دی کہ مسلمان ہو جاؤ. آپ نے پوچھا تم کس کے دین پر ہو؟ کہنے لگے ابراہیم علیہ السلام کے دین پر. کہا کیا وہ یہودی تھے یا عیسائی تھے؟ یعنی وہ کہنے لگے وہ یہودی یا نصرانی تھے. آپ نے پوچھا کہ ایسا ہی تھا، چلو تورات سے فیصلہ لیتے ہیں. لیکن انہوں نے اس کا انکار کیا. اس کے اوپر یہ آیت نازل ہوئی کہ دیکھو جب ان کو بلایا جاتا ہے، الہ کتاب اللہ، جب اللہ کی کتاب کی طرف بلایا جاتا ہے، یہاں الہ کتاب اللہ سے مراد پھر تورات آئے گی، کہ ان کے ریفرنسز ان کی ہی کتابوں سے مانگے جائیں تو نہیں مانتے. لِيَحْكُمَ بَيْنَهُمْ، تاکہ ان کے درمیان فیصلے کر دیے جائیں. ہوتا کہ ثُمَّ يَتَوَلَّى فَرِيقٌ مِّنْهُمْ، پھر جاتا ہے ان میں سے ایک گروہ، وَهُمْ مُعْرِضُونَ، اور منہ پھیرنے والے بن جاتے ہیں. یعنی جب ان کو بلایا جاتا ہے اس چیز کی طرف کہ آؤ دیکھ لو، اللہ نے کتاب بھیج دی، یہ قرآن اس کا ہے، مختلف ادوار میں جو آئی چیزیں یہ اسی کی فائنل پائل اپ ہونا ہے، فائنل ورژن ہے، اللہ نے اپنے نبی پر بھیجی، یہ ہدایت ہے، मान जाओ, लेकिन मानते नहीं थे। क्यों नहीं मानते थे? आपस की बगस और तासुब। फर्क है ना थोड़ा सा, कुरान की दावत और पिछली आसमानी किताबों की दावत में कुछ फर्क था। क्या? तीन बुनियादी फर्क थे। पहली चीज थी कि कुरान की दावत खालिस अल्लाह ताला की जानिब से। पिछली आसमानी किताबों में इंसानी कलाम की आमेजिश हो गई है, यानी लोगों ने उसमें अपनी चीजें शामिल कर ली। और कुरान की दावत जो थी, इनकी की हुई मिलावटों को निकाल रही थी। मुहैमिनन का लफ्ज आगे आप जाके पढ़ेंगे, और आज खुद मानते हैं कि उसके अंदर बहुत सारी गलतियां हैं। असल में वो नाजिल की जुबान में ये भी नहीं जानते, लेकिन कुछ ना कुछ तो मुवासलत थी। आज भी देखिए कि लोग भाई बहनों को शक्लों से मिलाते रहते हैं। अच्छा इसकी शक्ल मिलती है, अच्छा ये तुमसे मिलता है। बस एक दो तरह की पहचान होती है ना, एक है आप किसी को यूनिफॉर्म पहना दें, अब सब पहचान जाएंगे आप फलां इदारे से हैं या फलां जगह काम करते हैं। लेकिन यूनिफॉर्म उतार दें तो आपकी पहचान खत्म। इसी तरह शक्लो सूरत होती है, वो नहीं बदलती। कुरान और तौरात और इंजील में कुछ ऐसी बातें मौजूद थीं जिसको ये इनकार कर ही नहीं सकते थे। सिमिलैरिटीज थी, बदल नहीं सकते थे। आज भी अगर आप किसी सही वर्जन को उठा के देखेंगे तो आपको कुछ ना कुछ रूहानियत मिलेगी। लेकिन लेते क्यों नहीं हम? क्योंकि हमें यकीन नहीं कि इसमें क्या उन्होंने अपनी मर्जी से डाल दिया और क्या रब की तरफ से था, तो लिहाजा नहीं माने। क्यों नहीं मानते थे? कुरान की दावत का इनकार क्यों किया जा रहा है? इसलिए कि कुरान की दावत को लोग अपने लिए संजीदा मामला नहीं समझते। आज भी ऐसे ही होता है ना, अपने तनाजर में जरा देखिए शायद को, जब लोगों को दीन की दावत देते हैं तो सुम्मा यतवल्ला फरीकुम मिनहुम, सारे नहीं भागते, कुछ भागते हैं। ये अलग बात है कि हम इतने सेंसिटिव हो जाते हैं कि कुछ भागने वालों को देख के हम भी परेशान होते हैं। अच्छा वो भाग रहा है, फिर मैं भी भागती हूँ। अच्छा उसको नहीं अच्छी लगी ये किताब, तो फिर मुझे भी अच्छी नहीं लगेगी। नहीं, वो थोड़े थे, ज्यादा जम जाते हैं, लेकिन जो भागते हैं वो दूसरों को भी बेचैन कर देते हैं। इसी तरह याद रखिए कि कुरान की दावत का इनकार क्यों किया जाता है? खुद साख्ता अकीदतों की वजह से। कुछ ना कुछ ऐसी बातें घड़ ली जाती हैं अपने नबियों के साथ, अपने बुजुर्गों के साथ, के बाद वालों को मानते नहीं। फिर इसी तरह आखरत के अजाब से खुद को महफूज समझने की बात होती है, इसीलिए अगली आयत में अल्लाह ताला ने उसकी वजह भी बता दी। अगर आप पहले ही लफ्ज को देखेंगे ना, जालिका, ये क्या? ये मोरिदून और यतवल्ला, ये एराज और हक से दूर भागना। इनको क्यों ऐसा लगा? क्योंकि इनका एक कॉल था। क्या? जालिका बी अन्नहुम कालू, ये इस वजह से है कि उन्होंने कहा लन तमस्सना नार, हमें आग नहीं छू सकती। हाँ अगर छुई भी इल्ला अय्यामम मादूदात, चंद गिनती के दिन हैं जिसमें ये आग हमें छुई तो छुएगी, वरना इससे ज्यादा नहीं। ऐसा क्यों हुआ? वगर फी दीनिहिम मा कानू यफ्तरून, और उन्हें उस चीज ने इनके दीन के बारे में धोखे में डाल दिया जो खुद घड़ते थे। बड़ी खूबसूरत आयत है। आज अगर इसके ऊपर नजर रखें तो हमें आज के दौर के मुसलमानों का आईना दिखता है। क्यों भागते थे? क्यों हक अच्छा नहीं लगता था? खुश फहमियों की जन्नत में जीते थे, अपने लिए कामयाबियों के कुछ मेयार मुकर्रर कर रखे थे। कहते थे हम बच जाएंगे, छोड़ो, लन तमस्सना नार, हमें आग नहीं छुएगी। क्यों? अपने आप को चोजन पीपल कहते थे। वी आर चोजन पीपल। कभी कहते हम नबियों की औलाद हैं इसलिए आग नहीं छुएगी। कभी कहते कि हम अल्लाह के बेटे हैं, नाउज़ु बिल्ला, इसलिए आग नहीं छुएगी। कहा अच्छा ठीक है, हाँ छुई भी तो कितनी? इल्ला अय्यामम मादूदात, गिनती के चंद दिन। कितने दिन कहते थे? कुछ कहते, यानी यहूद के मुख्तलिफ सेक्स थे, एक सेक्ट कहता कि सिर्फ हमें 7 दिन 7 days आग में जाना पड़ेगा। क्यों? हर दिन के बदले एक दिन, मसलन हर सैटरडे के बदले एक सैटरडे, हर संडे के बदले एक संडे और हर फ्राइडे के बदले एक फ्राइडे। लिहाजा जिंदगी में जितने भी हमने दिन गुना किए उसके बदले एक एक दिन आग में जाएंगे। एक और फिक्र फिरका था उनका, वो कहता था कि नहीं, 40 दिन, 40 days। क्यों? हमने बछड़े की पूजा 40 दिन की थी, 40 days। हजरत मूसा अलैहिस्सलाम के बाद बछड़े को पूजा था, लिहाजा 40 days तक अल्लाह ताला हमें आग में डालेगा और उसके बाद फिर हमें वहां से निकाल देगा। इल्लाय्याम मादूदात, अल्लाह ताला कह रहे हैं वगर रहूं फी दीनी। ये थे उनके दीन के धोखे। खुद को इतने पाक साफ समझते थे कि गलत काम करके भी खुश होते थे। यहाँ बहुत ही काबिले गौर बात है, धोखे में डाला उनके दीन ने। किस किस चीज ने दीन के बारे में धोखे में डाला? मा कानू यफ्तरून, जो बातें वो घड़ते थे। यहाँ लफ्ज सबसे अहम जो है ना, वो यफ्तरून है। कुछ इफ्तरा परदाजियां थी उनकी। अल्लाह ताला ने उनकी खुशफहमियों का पर्दा चाक किया। क्या खुशफहमियां थी उनकी, वो तो हमने देख ली। कुछ आज हमारी भी हैं? क्या आज के मुसलमान के अंदर भी कुछ खुशफहमियां हैं? जो भी कर लो कुछ नहीं होगा, बच जाओगे। तुम्हें कौन पूछेगा? कोई है जो तुमसे पूछ सके? मसलन अगर आप देखिए कि आज के दौर में मुसलमानों ने भी दीन के साथ कुछ चीजें घड़ी हुई हैं, और ये ऐसी बातें हैं कि जो समझ नहीं आती तब तक जब तक कि हम अमली मिसालें ना दें। सिर्फ नाम तासुब के लिए नहीं, किसी की बुराई के लिए नहीं, बात समझाने के लिए कुछ नाम अगर आपके सामने बोल दूं तो समझ जाइएगा कि यहूद के इफ्तरा की तरह आज मुसलमानों में भी इफ्तराबाजियां हो गई। लेकिन इससे पहले मैं आपको तरतीब से कुछ चीजें लिखा दूंगी जो यहूद ने इफ्तराबाजी की। इफ्तरा क्या होता है? झूठ गढ़ना। खाम खा अपने सपोजिशंस, सपोज किया हुआ है कि हमारे से ऐसा हो जाएगा। तो यहूद के क्या थे? एक तो यही जिसका जिक्र इधर है, हम दोजख में नहीं जाएंगे। दूसरा क्या, अगर गए तो चंद दिन में बाहर आ जाएंगे। ऐसे लोगों से कोई कहे कि अगर 1 सेकंड के लिए उंगली आग पे रख लो तो बर्दाश्त कर सकते हो, पता चल जाएगा। फिर इसी तरह उनका एक इफ्तरा क्या था, वी आर चोजन पीपल। एक चौथा इफ्तरा भी था, और वो क्या, कहते थे कि अल्लाह ताला याकूब अलैहिस्सलाम से वादा कर चुका है कि उनकी कौम को अजाब नहीं देगा, बस कसम पूरी करने के लिए सिर्फ। यानी अल्लाह ने वादा किया है नबियों से, लिहाजा वो अब अजाब नहीं देगा। हालांकि ये सारी बातें इनकी झूठ थी, खुशफहमियां थी। इसी तरह कुछ इफ्तरा, कुछ झूठी तमन्नाएं क्रिश्चियंस की भी हमें मिलती हैं, नसारा की। और एक तो सबको मालूम है कफारे वाली बात। कहते हैं कि अल्लाह ने अपना अखलौता बेटा हमारे पास भेजा, एक ही बेटा है वो हमारे पास भेजा, और वो हमारे गुनाहों के बदले में सूली पे चढ़ गया। लिहाजा अब कुछ भी कर लो फिक्र नहीं। किसी क्रिश्चियन की बात मैंने आपको बताई थी ना, कहने लगा कि इस्लाम और मुसलमानों और क्रिश्चियनिटी और इस्लाम में बहुत फर्क है। कहा क्या? कहने लगे इस्लाम कहता है अपने बेटे इस्लाम के रास्ते में कटवा दो, हालांकि क्रिश्चियनिटी कहती है कि अल्लाह ने अपना बेटा हमारे लिए काट दिया। नाउज़ु बिल्ला, ये इफ्तरा है ना। आज देखिए कि मुसलमानों के अंदर कैसे इफ्तरा है। अगर देखा जाए तो अकायद से लेके मुआमलात, अखलाकियात, गुजर बसर, मुआशरत, मईशत, हर चीज में उन्हीं की पैरवी कर रहे हैं। आज मुसलमानों को भी कुछ धोखे हो गए। वगर फी दीनिहिम मा कानू यफ्तरून, हम उम्मते मोहम्मदिया में से हैं इसलिए आग में नहीं जाएंगे। कभी आपने ये बात किसी के मुंह से सुनी کہ چونکہ ہم مسلمان ہیں، امت محمدی ہیں، آگ میں نہیں جائیں گے۔ کہیں یہ افتراء تو نہیں ہے؟ پھر اسی طرح ہم سیدوں کی نسل سے ہیں اور سیدوں کی پشت پاک ہے، یعنی کہتے ہیں کہ سید لوگ کچھ بھی گناہ کریں ان کے ساتھ کچھ نہیں ہوگا۔ فلاں دروازے سے گزر جاؤ بہشت میں چلے جاؤ گے۔ اور آپ کو پتا ہے کہ لوگ کتنے گھنٹوں پہلے لائن میں لگتے ہیں کہ آج یا عرس کے دن جو دروازہ کھلے گا ہم یہاں سے گزر جائیں۔ اور کسی، میں نے ایک آرٹیکل پڑھا کہ جس نے آنکھوں دیکھا حال بتایا، خود مواحد تھے الحمدللہ، لیکن دیکھنا چاہ رہے تھے کہ شرک انسان کی عقل کیسے مارتا ہے۔ تو بڑا ہی خوبصورت آرٹیکل تھا ان کا، کہ جو انہوں نے جا کے دیکھا کہ جب لوگ وہاں گزرتے اور اتنا رش ہوتا کہ پولیس ان کو ڈنڈے مارتی، حبس کی وجہ سے لوگوں کا دم گھٹ جاتا۔ تو انہوں نے وہاں بڑی ہی پیاری بات لکھی تھی کہ رب کی جنت سے تو جب گزریں گے تو فرشتے خوشخبریاں دیں گے، مرحبا کہیں گے، تب تم تب تم، ویلکم کہیں گے۔ وسیق الذین آمنوا، ایمان والے جب جائیں گے تو فرشتے خوشیاں خوشخبریاں دیں گے، اور یہ دنیا کی جنتیں کہ جہاں سے گزرنے والوں کو ڈنڈے پڑتے ہیں، یہ سب افتراء ہے۔ یاد رکھیے کہ اگر عمل نہیں ہے تو کچھ بھی کر لیں گے، بات نہیں بنے گی۔ اسی طرح سستی نجات کے نسخے، آج ایسی خوش فہمیوں نے تو عمل سے دور کر دیا۔ بچے کو حافظ بنا لو بس، پھر تم کچھ نہ کرو، اپنے شوق کی خاطر اس معصوم کو بھینٹ چڑھا دیتے ہیں۔ کیا کیا کام نہیں کرتے، کچھ بھی کر لو، تھوڑا اللہ کے راستے میں دے دو۔ لکھیے ذرا آج کے کاموں میں سے آپ نے ارد گرد کو دیکھتے ہوئے لسٹ تیار کرنی ہے کہ آج ہماری امت میں بھی کون سی خوش فہمیاں آ گئیں، کون سی افترا بازیاں آ گئیں، کیا آج ہمارے رویے بھی ہم موردون والے تو نہیں، یتولّٰی والے تو نہیں؟ یہاں دیکھیں، یتولّٰی کے بعد موردون کا لفظ گزرا تھا۔ پہلی حالت یتولّٰی ان کی موجودہ حالت کو ثابت کر رہی ہے کہ آج یہ منہ پھیر رہے ہیں، اور موردون یعنی بالکل ہی ٹرن کر کے جانا ان کی مستقبل کی حالت مراد تھی۔ ان کے بناوٹی عقائد نے ان کو دھوکے میں ڈال دیا۔ یہ وہ لوگ ہیں کہ جو اپنی خوش فہمیوں کی جنت میں جیتے ہیں، تو لہٰذا ہمیں تو اپنی فکر کرنی ہے کہ وَغَرَّهُمْ فِي دِينِهِمْ مَا كَانُوا يَفْتَرُونَ۔ لوگ کہتے ہیں ایک شہید ہو جائے خاندان کا تو بس سب بچ جائیں گے، ایسے نہیں ہوگا، عمل کرنا پڑے گا۔ رب کا قانون بڑا بے لاگ ہے۔ آج بھی دیکھیے کہ وہی چیز ہے جو انسان کو دھوکے میں ڈالتی ہے۔ میں آپ کے سامنے کچھ ایسی چیزیں رکھوں گی کہ آپ خود دیکھیں گے کہ آج کے مسلمانوں کے خود ساختہ عقیدے، جن کا دین سے نہیں مفادات سے تعلق ہے، یعنی دو طرح سے مجھے ایسے لگتا ہے کہ آج کے دور میں بھی غلط فہمی ہے دین کے بارے میں۔ اگر آپ دو کالم بنا لیں نا یا باری باری دونوں لکھ لیں تو بات انشاءاللہ سمجھ آ سکتی ہے، یعنی کس چیز نے دین میں دھوکے میں ڈالا۔ اگر اس کو آج کے دور میں دیکھیے تو دو طرح سے لوگ دین کے بارے میں دھوکے میں، پہلے لفظ دھوکے پہ بھی غور کر لیں، یہ لفظ کتنا مشکل لگتا ہے نا، سنتے ہی ایک دم انسان گھبرانے لگتا ہے، اچھا کوئی مجھ سے چیٹ کر رہا ہے، اور دین کا دھوکا، اللہ اکبر، دنیا کے دھوکے سے بہت بڑا ہے۔ آپ کو ہوتا ہے کہ لوگ جو دنیا کے رنگ میں بےچارے بہکے ہوتے ہیں، مجھے ان پہ اتنا رحم نہیں آتا جتنا دین کی وجہ سے آتا ہے۔ اور میں اپنے لیے بھی ایک دعا پسند کرتی ہوں، میں آپ سب کے لیے بھی وہی کہوں گی کہ آپ اپنے لیے عمل کی چیزوں میں لکھیے، اور وہ کیا کہ اللہ، پہلے دنیا کے رنگ میں تو گمراہ تھے ہی، اب دین کی طرف آ رہے ہیں تو یہاں نہ گمراہ کرنا، کوئی آ کے ہمارے ایمان کو نہ لوٹ جائے، کوئی ہمیں ایسی باتیں نہ پڑھا کے سنا جائے، بتا کے چلا جائے جو ہمیں لوریاں دے کے سلا دے۔ آج دین والوں کی لوریوں نے لوگوں کو سلا دیا، عمل کی موت ہو گئی جب لوریاں آ گئیں، فلاں بخشا لے گا، فلاں بچا لے گا، لوگ بزرگوں کے نام پہ عمل کرنے کو خالی ہو گئے کہ ہم فلاں کے نام پہ چندہ دے دیں گے، نظر دے دیں گے، وہ کل ہمیں بچا لے گا۔ नहीं, अल्लाह का नबी अपनी बीवियों को, अपनी बेटियों को कहा करते थे कि उठो अमल कर लो, कोई काम नहीं आएगा। तो मैं अपने बारे में भी आपको यही कहूंगी कि इस वक्त अगर मैं आपके साथ बात कर रही हूँ तो आप अपने लिए दुआ पढ़ के क्लास में आया करें कि अल्लाह इनकी कोई बात अगर तेरी मर्जी की नहीं है तो तू हमें इससे महफूज रख ले। खुद ब खुद आपके दिल में इंशाअल्लाह ताला हक बात आती जाएगी। तो दो तरह से हम देखेंगे कि आज का मुसलमान दीन के बारे में कैसे धोखों का शिकार है। पहला धोखा जो है ना, दीन से नहीं मुफादात से मुतल्लिक है। मसलन क्या बोला जाता है कि जिंदगी दुनिया का नाम है और दुनिया के साथ दीन का क्या ताल्लुक? कभी सुना आपने ये जुमला? लोग कहते हैं हम इस दुनिया में जी रहे हैं, दीन अलग चीज़ है, दुनिया अलग है, बस दिन में 5 नमाजें पढ़ लेते हैं, काफ़ी है इतना। ये धोखा है। इसी तरह आप देखिए कि लोगों की डेली लाइफ, जो आम रोज़मर्रा ज़िंदगी में हम गुजारते हैं, इसी तरह सोशल कॉन्टेक्ट्स, माशरे में रहते, लोगों से रबते करते, फिर इसी तरह आप देखिए माशी मामला, फाइनेंशियल डीलिंग्स, इसमें दीन को लाने की ज़रूरत नहीं। लोग ऐसे जुमले बोलते हैं कि इन सब चीज़ों को अलग रखो। बस अगर आप देखें ना कि डेली लाइफ की आप बात करें कि अच्छा आप देखिए कि हमें कैसे रहना चाहिए, कैसे बैठें, कैसे उठें, कैसे घर बनाएं, लोगों से मिलने में कैसे हों, अच्छा माल कैसे कमाएं, तो लोग क्या कहते हैं, लो ये अब आप हर जगह दीन को ले आए। आज के दौर का क्या ये मसला नहीं कि दीन को हमने मस्जिद में बंद कर दिया और घर को हमने अपनी मर्जी का बना लिया? हम दीन को अपने ड्राइंग रूम में नहीं आने देते, हम दीन को अपने बेडरूम में नहीं आने देते, हम दीन को अपनी पार्टीज में नहीं आने देते, हम दीन को अपनी शादियों में नहीं आने देते। एक अजनबी मेहमान समझ के इज्जत तो बड़ी करते हैं, जैसे घर के बाहर एक गेस्ट हाउस बना होता है ना, मेहमान आते हैं तो आप उसको बाहर से बिठा देते हैं, ये है गेस्ट रूम, घर से कोई ताल्लुक नहीं। हाँ हम आपकी इज्जत बड़ी करेंगे, ताजीम बड़ी करेंगे, अच्छे अच्छे खाने बना के भेजेंगे, लेकिन आपका बाकी घर में दाखला ममनू है। बेतकल्लुफ होने की जरूरत नहीं, अंदर ना आइए। जरा सोचिए क्या आज दीन ऐसा तो नहीं हो गया? लिखिए अपने लिए एक और सवाल, क्या मैंने दीन को अजनबी यानी स्ट्रेंजर, स्ट्रेंज कभी कभी आने वाला मेहमान तो नहीं बना रखा? इज्जत बड़ी करती हूँ दीन की, घर में एक अलग कोना संभाल रखा है इस चीज़ के लिए, ये प्रेयर रूम है, उसके अंदर कोई शैतान की चीज़ नहीं, कोई उसके अंदर चंद ऐसी चीज़ें भी मौजूद हैं जिससे दीन का रंग दिखे, बाकी घर किसका है? क्या ये दीन का धोखा नहीं? घर का एक कमरा तो अल्लाह के लिए है, बाकी किसके लिए है? ये अलग बात है कि एहतमाम के लिए करना कोई बुरी बात नहीं है, अगर आप एक इज्जत देने के लिए करते हैं और आप बाकी घर में भी ऐसा कर लेते हैं, कोई हर्ज नहीं है इसमें कि आप नमाज का अलग कमरा बनाएं, इस बात से गलत मतलब ना लीजिएगा, लेकिन बात तो है सोच की, करते क्या है? इसी तरह आप देखिए बस कपड़े रख लेते हैं खास मखसूस, ये मस्जिद में जाने के कपड़े हैं, ये वहां जाके पहनने हैं और बाकी कहाँ के हैं? गर्रा फी दीनहिम मा कानू यफ्तरून। मैं कभी कोई ऐसी बात कहती तो मैं कहती हूँ वो कपड़े ही क्या जिसमें इंसान नमाज ना पढ़ सके, मुसलमान तो पाक होता है, कोई बात नहीं, अगर कोई निशान भी लग गया, कुछ हो गया, पढ़ ले नमाज, नहीं वो इस काबिल नहीं है कि हम इसमें नमाज पढ़ें। इसी तरह आप देखिए कि एक और धोखा होता है, खानदानी जिंदगी में दीन की जरूरत नहीं। कभी सोच सुना आपने ये जुमला? हाँ दीन नमाजों तक ठीक है, मस्जिद तक ठीक है, लेकिन अमली जिंदगी में नहीं हम ला सकते। पता नहीं आपके साथ ऐसे मामले हैं कि नहीं, लेकिन हकीकत है कि आज लोग दीन को अलग रखना चाहते हैं, सियासत को अलग, तिजारत को अलग, काम को अलग। यानी वो लोग जो 5 वक्त के नमाजी होंगे मस्जिद के, जब उनकी तिजारत और उनके कमाने के अंदाज में हराम चीज़ें देखी गई तो पूछा जाए क्या, तो कहते हैं वो इबादत है, ये तिजारत है। हालांकि इस्लाम क्या है, एक मुकम्मल ज़ाब्ता हयात, सुबह बिस्तर से उठने से लेके रात को सोने तक के मामले बताता है, बल्कि ये दीन तो इतना प्यारा दीन है कि रातों को करवटें लेते वक्त भी तुमने क्या पुकारना है इसकी भी बात कर दी। रब तो ऐसा दीन देता है कि जिसमें बाथरूम में जाने के, बैठने के, उठने के तरीके बताए जाते हैं, हमारा दीन वो दीन नहीं कि हफ्ते में एक दिन जाके चर्च में सलाम कर लो और वो आपका दीन पूरा हो गया। क्या आज ये सोच नहीं हो गई कि हफ्ते में एक दिन जुमे की नमाज पढ़ लो, बाकी 5 दिन हमें ना कोई पूछे, बाकी 6 दिन कोई हमें ना पूछे। क्या ये गर्रहुम फी दीनिहिम मा कानू यफ्तरून नहीं? सहाबे कराम को ऐसा दीन क्यों समझ नहीं आया? हम ज्यादा स्मार्ट हो गए, हम ज्यादा होशियार हो गए, बातें भी कर लो काम भी कर लो। वो तुम हर एक एक चीज पे परेशान होने वाले थे, हम क्यों आंखें बंद करके जीना चाहते हैं? फिर इसी तरह आप देखिए कि दीन के बारे में पाए जाने वाली कुछ गलत फहमियां, मसलन चंद जुमले जो अमूमन सुनते होंगे आप भी, ये थोड़े से तो मैं आपको बता रही हूँ, बाकी आपने खुद नोट करने हैं। और वो क्या कि आज के दौर में दीन पर अमल नहीं किया जा सकता, बहुत मुश्किल है। सच है, सुना कभी आपने ये जुमला? बोला तो नहीं होगा इंशाअल्लाह ताला, और अगर पहले बोला था तो अभी तौबा है, अल्लाह ताला सारे माफ़ कर देगा। इसी तरह एक और जुमला बोला जाता है, दीन पर अमल किया तो दुनिया छुट जाएगी। इसी तरह नमाज, यानी इंसान नमाज, रोज़ा, ज़कात की अदायगी के साथ अल्लाह का जिक्र कर ले, यही काफ़ी है। मैंने एक जुमला लोगों से सुना, और कहते हैं दीन को ठंडे ठंडे लो, बहुत स्वार करने की ज़रूरत नहीं है दीन को। इसीलिए तो आप देखिए कि आज हमारी हालत क्या हो गई कि असल दीन हमारी ज़िंदगियों में नहीं आता, सिर्फ टुकड़ों वाला दीन आता है। अल्लाह ताला मुकम्मल सबमिशन चाहता है। पिछले रुकू को याद कर लीजिए, इन्नद दीन इंदल्लाहिल इस्लाम, टोटल सबमिशन। फिर इसी तरह एक और जुमला जो बहुत बोला जाता है, वो क्या है कि जी इंसान बस रिश्तेदारों के हकूक अदा कर ले, यही बहुत काफ़ी है। हम रिश्तेदारों को नहीं खुश रखते, अब कोई ज़रूरी है कि हम 5 वक्त की नमाज भी पढ़ें? फिर इसी तरह एक और जुमला बोला जाता है, और वो क्या कि औरत अपने घर और बच्चों का ख्याल रख ले, बस यही काफ़ी है। कितनी ही औरतों को ये जुमला सुनना पड़ता है कि कहाँ का दीन सीखने चले, घर को सही कर लो यही बहुत है, बस घर की हिफाजत कर लो, घर वालों को दीन दे दो यही बहुत है। फिर इसी तरह एक जुमला बोला जाता है कि औरत अपने शौहर को खुश कर दे तो जन्नत उसकी है, चाहे नमाजें ना पढ़े, चाहे दीन पर ना चले। अल्लाह अकबर। फिर इसी तरह एक जुमला बोला जाता है, इंसान का अखलाक अच्छा होना चाहिए जी, बस बाकी खैर है। इसी तरह तिजारती मामलात में देखें, किसी को धोखा ना दें, यही काफ़ी है। बस कहते हैं हम तिजारत बड़ी ऑनेस्टली करते हैं तो हमारा यही दीन है। एक और धोखे वाला लफ्ज़, अल्लाह बड़ा गफूर रहीम है, हम जो मर्जी करें। फिर इसी तरह एक और जुमला बोलते हैं लोग कि अल्लाह ताला आखरत में मुसलमानों को पाक करने के लिए चंद दिन दोजख में रखकर जन्नत में दाखिल कर देगा। ऐसे नहीं लगता धोखों की दुनिया में जीते हैं। एक दीन वो होता है जिसका सोर्स वही है, और एक दीन वो है कि जिसकी बुनियाद मनगढ़ंत बातों पे है। ऐसे ही दीन वालों की खुशफहमी अल्लाह ने दूर कर दी कि अच्छा वाकई तुम मान गए इस बात को, एक झटके से अल्लाह ताला ने सारी खुशफहमियाँ चाक कर दी। फ़कैफ़ा इज़ा जमानाहुम लियौमिल ला रैब फी, फिर उस दिन क्या हाल होगा? सोचिए आप, ऐसे लगता है कि शौरी तौर पे अल्लाह ताला हमें वहां पहुंचा रहे हैं। जरा सोचो तो सही उस दिन क्या होगा। खुशफहमियों की जन्नत में जीने वालों जरा सोचो तो सही, फ़कैफ़ा इज़ा जमानाहुम लियौमिल ला रैब फी, जब हम उस दिन उन सबको इकट्ठा करेंगे जिसके आने में कोई शक नहीं। वफियत कुल्लु नफ्सिम मा कसबत, और हर नफ्स को पूरे का पूरा दिया जाएगा जो उसने कमाया। वहुम ला युज़लमून, और वो जुल्म न किए जाएंगे। कहाँ जी रहे हो, एक एक बात के सारे पर्दे चाक कर दिए, मैदाने महशर में पहुंचा दिया। देखो तो सही क्या हाल होगा। एक खौफनाक धमकी है जिसे सुनकर मोमिन का दिल कांप उठता है, वो महसूस करने लगता है कि वो दिन बड़ा खौफनाक होगा। इंसाफ का दिन होगा, अल्लाह के सामने पेशी का दिन होगा। उस दिन हर एक को अपनी कमाई का बदला मिल जाएगा। यह अल्लाह ताला ने सवाल किया, जवाब नहीं दिया, क्योंकि जवाब तो खुद ब खुद नजरों में आ चुका होगा। क्या बनेगा? ये रब के फैसले हैं, फिर सोच लो वहां क्या होगा। दुनिया के बादशाह है तो सिर्फ फैसले ही करते हैं ना, ये तो दोनों जहानों के बादशाह का फैसला है। कांपे आप अंदर से, खौफ आया? इस आयत के ऊपर 5 सेकंड तक तदब्बुर कीजिए। सिर्फ इतनी बात को ज़हन में रखिए कि फ़कई फ़ाइज़ा जमा ना हम लियाओ मिल्ला रही बफी। पूछिए अपने आप को, उस दिन मेरे साथ क्या होगा? कितने धोखों में जीते हैं ना। फलां बचा लेगा, फलां बख्शवा लेगा, उसकी मान लो, उसको खुश कर लो। अल्लाह ताला कहते हैं, किसको खुश करोगे? कौन है जो तुमसे खुश हो जाएगा? कौन है जो तुम्हें वहां बचाने आएगा? आज तो बड़ी लंबी जुबान खोलते हो, कल तो एक लफ्ज़ नहीं बोल सकोगे, एक कलमा नहीं बोल सकोगे उस रब के सामने। उस दिन बेसहारा होगे। आज तुम रब के दीन को सुन के बड़ी बड़ी बातें करते हो, तुम्हारी जुबान बहुत खुलती है। उस रब की बड़ाई को याद कर लो कि जो तुम्हें उस दिन मैदाने महशर में नजर आएगा। फिर क्या करोगे? और आप अब अगली आयतों में देखेंगे कि किस तरह फिर अब उस मालिक से तारुफ कराया जा रहा है। छोटी हस्ती समझते हो? क्या समझा उस मालिक के बारे में? बातों में लगा लोगे, धोखे दे दोगे? दुनिया के इंतजामात में तो तुम छोटा सा भी काम करो, रैकेट पे आ जाओ। क्या उस मालिक को धोखा दे दोगे कि जो कोई आम हस्ती नहीं, वो मालिक अल मुल्क की, वो दोनों जहानों का बादशाह है? उसके बारे में सोचो अभी से। कल जब उसके सामने जाऊंगी तो क्या होगा? कदर नहीं आती ना जब रब का मुकाम नहीं समझ आता।